नेकपा एमाले केन्द्रीय कमिटिको बैठकले पार्टी महाधिवेशन एक महिना सार्ने निर्णय गरी असार 19 25 गतेसम्म तय गरेको छ। यसअघि एमाले महाधिवेशन जेठ 22 गतेदेखि नै गर्ने निर्णय भएको थियो। मन्त्री परिषदले चल्नुपर्ने 26 सभासदका लागि कंग्रेस र एमालेको बैठकले कंग्रेसलाई 9 र एमालेलाई 8 सीट बाँड्ने सहमति भएको बैठकपछि अध्यक्ष धननाथ खनालले जानकारी दिनुभयो। त्यस्तै एमाले प्रवक्ता प्रदीप गेवालीले एमाले राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष सहित 2 सदस्य एमाले र नेपाली कंग्रेसले चुन्ने सहमति भएको जानकारी समेत गराउनुभयो। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना भइरहेको छ। मतगणना अनुसार अध्यक्षका प्रत्याशी महेन्द्र विष्टले 389 मत प्राप्त गरेका छन् भने पोषण केसीले 337 मत ल्याएका छन्। त्यस्तै खुल्ला उपाध्यक्षका खिलबहादुर भण्डारीले 358 मत ल्याएका छन् भने युनियनका रामसिद्ध दाहालले 335 मत प्राप्त गरेका छन्। युनियन तर्फकी उपाध्यक्ष अनिता बिन्दुले 373 मत ल्याएकी छन् भने संयुक्त का महेश दासको पछिल्लो मतपरिणाम प्राप्त भएको छैन। महासचिवमा उम्मेद्वारी दिएका संयुक्त व्यवसायिक प्यानलका उजिर मगरले 389 मत ल्याएका छन् भने युनियनका जगतधर नेपालले 333 मत प्राप्त गरेका छन्। महिला तथा बालबालिका मन्त्री निलम केसीले गृह श्रमिक महिलाहरूको जीवन स्तर ओकास्न सरकारले विशेष योजना ल्याउन लागिएको बताउनु भएको छ। आज राजधानीमा भएको अनौपचारिक क्षेत्रका श्रमिकहरूका लागि सामाजिक सुरक्षा वैश्विक अन्तर्क्रियामा उहाँले अनौपचारिक क्षेत्रका झण्डै 90% श्रम शक्तिको अवस्था अहिले पनि जोखिममा रहेकाले उनीहरूको जीवन स्तर ओकास्न विशेष कार्यक्रम ल्याउने तयारी गरेको उहाँले बताउनुभयो। उनीहरूले अहिले पनि मर्यादित र सुरक्षित जीवनयापन गर्न सक्ने वातावरण नभएको भन्दै सरकारले त्यस्ता अनौपचारिक क्षेत्रका श्रमिकहरूका बालबालिकालाई निशुल्क शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउन गृह कार्य गरिरहेको पनि जानकारी दिनुभयो। सिरियाको संवैधानिक अदालतले आगामी जूनमा हुन लागेको राष्ट्रपति पदका निर्वाचनको लागि 3 उम्मेद्वारको नाम घोषणा गरेको छ। राष्ट्रपति पदको निर्वाचनको उम्मेद्वारमा हालका राष्ट्रपति बसार अल असद सैर माहेर अब्दुल हाजिब हाजिर र हसन बेन अब्दुल्लाह अल नुरी रहेका छन्। हाजिर र नुरी श्रीहालीको संसद हुन आउँदो जुन 3 सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रपति बसार अल असदको शासन विरूद्ध विद्रोहीहरूले देशभर प्रदर्शन जारी राखेकाले निर्वाचनमा सहभागी हुने मतदाताको संख्या भने यकिन भएको छैन। असद विरूद्ध सिरियामा 3 जारी संघर्षमा झण्डै 1.5 लाख जनता मारिएका छन् भने 10 लाख भन्दा बढी सर्व साधारण देश सुन्न बाध्य भएका छन्। हवस् त अपरान्न 4 अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिस जापानीज कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंक को माथि मोबाइल 98452446174। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा। हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, तोशिबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ।